कार्यक्रम मुक्तक डायरी मलाई जिउँदो लास बनाएर मलाई जिउँदो लास बनाएर उता अर्को मान्छे खास बनाएर तिमी धेरै खुसी छौ रे आजभोलि तिमी धेरै खुसी छौ रे आजभोलि यता भने मलाई निराश बनाएर मलाई जिउँदो लास बनाएर उता अर्को मान्छे खास बनाएर नमस्कार अनि आत्मीय सुस्वागतम गर्न चाहन्छु कार्यक्रम मुक्तक डायरीको यो पहिलो श्रृङ्खलामा प्रविधि संयोजनका मित्र शिव डाङ्गीसँगै म कार्यक्रम सञ्चालक उत्तर कुमार साहुको तर्फबाट आजबाट साहित्यको मुक्तक विधालाई मन पराउनु हुने अनि मुक्तक लेख्न चाहनेहरूको लागि भनेर कार्यक्रम मुक्तक डायरी प्रसारण गर्न लागेका छौँ। आजबाट तपाईँहरूले यो कार्यक्रम सामुदायिक रेडियो रात एफएम 104.8 मेगाहर्जमा प्रत्येक शनिबार रात्रिकालीन समय 9:15 देखि 9:55 बजेसम्म सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँहरूले कार्यक्रमलाई इन्टरनेट अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले लगन गर्नुपर्ने हुन्छ www.radioraapti.org.np लगन गरेर संसारभर सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा हामीले तपाईँहरूले फेसबुकमा पोस्ट गरेका मुक्तकहरू वाचन गर्नेछौँ। त्यसै गरी टेलिफोन हाम्रो टेलिफोन नम्बर 088-520-255 आएर तपाईँले आफ्ना मुक्तक सुनाउन सक्नुहुन्छ। तपाईँहरू पनि आफ्ना मुक्तकहरू फेसबुकमा पोस्ट गर्न चाहनुहुन्छ भने फेसबुकमा गएर सर्च गर्नुहोस् उत्तर कुमार साहु UTTAR उत्तर KUMAR कुमार SAHU साहु। सर्च गरिसकेपछि त्यहाँ एउटा स्ट्याटस आउँछ, जुन स्ट्याटसमा यो मितिका लागि भनेर एउटा त्यो स्ट्याटसमा तपाईँहरूले आफ्ना मुक्तकहरू कमेन्ट मार्फत पोस्ट गर्न सक्नुहुन्छ। ती तपाईँले पोस्ट गरेका मुक्तकहरूलाई मैले कार्यक्रममा पालै पालो स्थान दिनेछु, पालै पालो क्रमशः वाचन गर्नेछु। अब भने हामी कार्यक्रमको शुभारम्भ गर्छौँ एउटा सुगम सङ्गीतबाट। तपाईँहरू भने आउँदै गर्नुहोस् 088-520-255।